आफ्नो मनलाई आफैले घटा सक्ने भए सधैँ खुसी हुन्थे म सम्झे किन रुन्थे म सानो तिमी बिना नै बाँच्न सक्ने भए मर नै पर्छ तिम्रो मनले थाहा छैन के गर्छ आफ्नो मनलाई आफैले घटाउन सक्ने भए सधैँ खुसी हुन्थे म सम्झे किन रुन्थे म सानो तिमी बिना नै बाँच्न सक्ने भए सधैँ खुसी हुन्थे म सम्झे किन रुन्थे म सानो तिमी बिना नै बाँच्न सक्ने भए